بکنی بکنی میرے دل پہ ایسی چھائی تو ہی تو مجھ میں سمائی بن گئی میری خدائی بلیا دنیا ہو جائے پرائی نہ دینا مجھ کو رہائی اب قبول نہ جدائی بلیا دیکھو دی دیکھو دی میرے دل پہ ایسی چھائی تو ہی تو مجھ میں سمائی بن گئی دنیا ہو جائے پرائی نہ دینا مجھ کو رہائی اب قبول نہ جدائی بلیا جہاں جہاں تیرا چہرہ وہاں وہاں میری آنکھیں سوچتی ہوں اکثر میں تو لمحہ لمحہ تیری باتیں بے خودی بے خودی میرے دل پہ ایسا چھایا تو ہی تو مجھ میں سمایا بن گیا تو میرا سایہ بلیا دنیا ہو جائے پرائی نہ دینا مجھ کو رہائی اب کو بھولنا جدائی بلیا بے خودی सा मुक्त सर है इस सीने से यूं लगाना बागी नहीं ये आशिक तेरा है दिल को ना आजमाना बेनजीर तुझसा कोई ना जहां में तो मतों से रहना तू अब जुदा देखू दी छाई तू ही तू मुझ में समाई बन गई मेरी खुदाई बलिया दुनिया हो जाए पराई ना देना मुझको रिहाई अब कबूल ना जुदाई बलिया देखू दी जज़ीरों से वास्ता है मेरा तू रहमत का है फसाना कागजों पे जैसे बिखरी है स्याही कहानी तू अपनी यूं कर बयां देखू दी छाई तू ही तू मुझ में समाई बन गई मेरी खुदाई बलिया दुनिया हो जाए पराई ना देना मुझको रिहाई अब कबूल ना जुदाई बलिया